نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. سبق نمبر 308 سورة فجر. لسن نمبر 308 آيت نمبر 1-30 سورة الفجر. سورت کا نام آیت کے بالکل شروع میں ہی ہے والفجر، اس سے ہے، اور فجر کے لیے کسی کو بھی نہیں کہنے کی ضرورت کہ فجر کس کو کہتے ہیں، صبح کا وہ وقت جب کہ روشنی نکلنی شروع ہو، اور خاص طور پہ نمازوں میں نماز فجر کے نام سے بھی ہم سب جانتے ہیں کہ فجر کے وقت جو نماز پڑھی جاتی ہے اس کو فجر کہتے ہیں. اس کا روٹ ہے فا جیم را، فجرا، وسیع پیمانے پہ پھٹنا، جیسے کوئی چیز ایک دم ایکسپوز کرتی ہے نا، کھلنے کے معنوں میں آتی ہے. اس وقت کو فجر کا وقت کیوں کہتے ہیں؟ کیونکہ یہ زندگی کے آغاز کا وقت ہوتا ہے. ہم جب رات کو سو جاتے ہیں نا، تو ایک قسم کی ہماری موت طاری ہو چکی ہوتی ہے ہم پہ، لیکن اگلے دن صبح کے وقت میں سورج کا نکلنا ہمیں یہ بتاتا ہے کہ تمہاری زندگی میں اب ایک اور صبح آ رہی ہے، اور جو کام تم نے کل نہیں کیے تھے وہ تم آج کر لو، اور اللہ تعالیٰ کی طرف سے ایک نیا تحفہ ہوتا ہے. ہر دن کی صبح ایک نیا تحفہ ہے کہ کل کے چھٹے ہوئے کام آج کر لو. اب یہ ہم پہ ڈیپینڈ کرتا ہے کہ کیا واقعی ہم کر سکتے ہیں کہ نہیں. اس پوری سورت کا ٹاپک کیا ہے؟ تقویٰ کیسے پیدا کیا جائے، تقویٰ کی بیداری. اور اللہ تعالیٰ نے اس میں کچھ قسمیں کھا کر انسانوں کو اس بات کا یقین دلایا ہے کہ اگر تم دنیا میں تقویٰ کی زندگی بسر کرو گے، تو جب تمہاری موت کا وقت آئے گا تو جو فرشتے تمہیں لینے آئیں گے وہ تمہیں اتنا خوبصورت ویلکم کہیں گے کہ یا ایتہن نفس المطمئنہ، اے اطمینان والی روح، چل اپنے رب کی طرف. انشاءاللہ ہم آیتوں میں ہی دیکھیں گے. تو ساتھ ساتھ سورت کو لیتے ہوئے چلتے ہیں. بسم اللہ الرحمن الرحیم. والفجر، اور قسم ہے فجر کی. وہ کا لفظ قسم کا ہے. تیسویں پارے میں ہم کئی بار یہ بات کر چکے کہ اللہ تعالیٰ نے لوگوں کو اس بات کا یقین دلانے کے لیے کہ جو بات بھی اس میں بیان ہو رہی ہے، اور عموماً صورت تیسویں پارے کا جو ٹاپک ہے وہ قیامت، موت، حشر اور نشر ہے، تو وہاں قسم کھا کے بات کی جاتی ہے. اور اللہ تعالیٰ کی مخلوق ہے، اللہ تعالیٰ جس کی چاہے قسم کھا سکے. اب یہاں قسم ہے فجر کی. فجر سے کیا مراد ہے؟ اس کے بارے میں مختلف باتیں، چار اس کی ڈفرینٹ انٹرپیٹیشنز ہیں. نمبر ایک، ہر روز کی صبح، ہر روز فجر کا وقت جو آتا ہے اس کی قسم اللہ تعالیٰ نے کھائی. ابن عباس اور اکرمہ کا یہ قول ہے کہ ہر صبح کی قسم، کیونکہ آپ دیکھیے کہ صبح کا وقت اللہ تعالیٰ کی نشانیوں میں سے ایک بہت بڑی نشانی ہوتی ہے. اور ہم میں سے جن لوگوں کو صبح جاگنے کی توفیق مل جاتی ہے، وہ خود ہی دیکھیں گے کہ اس وقت میں اللہ تعالیٰ کی طرف سے کتنی رحمت ہوتی ہے، اور ایک عجیب سی ٹھنڈک ہے. اور یہاں یہ بات آپ کو بتاؤں تو شاید آپ کے لیے بہت ہی دلچسپ ہوگی کہ جنت میں جو وقت ہوگا نا، یعنی ہر وقت جنت میں جو ہمیں اپنے سراؤنڈنگ میں ٹائم دکھے گا، وہ بالکل وہ صبح فجر کا وقت دکھے گا. بہت ایک کولنیس، ایک ٹھنڈک، ایک جیسے نیا پن ہوتا ہے نا، اس طرح کا ویدر ہوگا. نہ بہت سورج نکلا ہوا ہے گرمی 12-1 بجے کا وقت، اور نہ رات، بالکل ٹھنڈا ٹھنڈا وقت ہوگا. تو کچھ کہتے ہیں کہ یہاں ہر فجر کی قسم کھائی گئی. دوسری تفسیر یہ ہے کہ یہ نماز فجر کی قسم ہے، یعنی یہاں ول فجر کہہ کر فجر کی نماز کی قسم کھائی ہے. کیونکہ قرآن پاک میں ایک جگہ آتا ہے سورۃ بنی اسرائیل میں کہ فجر کے وقت کا جو قرآن ہے یہ قیامت کے دن پیش کیا جائے گا. اسی طرح ایک تیسری رائے ہے اس بارے میں کہ یہاں سال کے پہلے دن، یعنی محرم کی جو پہلی صبح ہوتی ہے اس کی قسم ہے. کیوں؟ اس لیے کہ اس دن سال شروع ہوتا ہے، تو گویا کہ پہلے دن کی قسم کھا کر پورے سال کی قسموں کی بات کر دی گئی. لیکن ایک اور رائے جو سب سے زیادہ سٹرونگ ہوتی ہے اس آیت کے ساتھ جب ہم تفاسیر کو دیکھتے ہیں، تو وہ کیا ہے کہ یہاں ذلحج کے مہینے کی پہلی فجر کی قسم ہے. کیونکہ اگلی آیتوں میں آ رہا ہے وَلَيَالِ نَشْر، اور 10 راتوں کی قسم، وَالشَّفْعِ وَالْوَتْرِ، اور جفت اور طاق کی قسم، یعنی آڈ اور ایون کی قسم. مطلب کیا ہے کہ ذلحج کی جو 10 ابتدائی دن ہوتے ہیں ان کی اہمیت اتنی زیادہ ہے کہ اللہ تعالیٰ نے ان کی قسم کھائی. یہاں وَلَيَالِ نَشْر کہہ کر 10 راتیں مراد لی گئیں. اور عرب لوگ جو تھے وہ دن کو رات سے آغاز کرتے تھے، جیسے آج سورج کے ساتھ ہم چلتے ہیں نا، तो आप देखते हैं कि सुबह के वक्त को एएम्स लिखते हैं ना, और 12 बजे के बाद को पीएम्स लिखते हैं। सूरज चूंकि सुबह निकलता है तो हमारा आगाज़ जो सोलर कैलेंडर है, शमसी कैलेंडर है, उसके एतबार से सुबह को शुरू होता है। लेकिन चांद के साथ अगर देखें जो इस्लामी कैलेंडर है तो वो रात को बदलता है, इसलिए जब असर के बाद अगला दिन शुरू हो जाता है, यानी असर और मगरिब के इन बिटवीन का जो टाइम होता है वो तकरीबन अगला दिन काउंट होता है। तो यहाँ आप देखिए कि उन 10 रातों की कसम क्यों खाई गई। इससे बहुत सारे लोग जो हैं वो आगाह नहीं होते कि जिस तरह रमज़ान की आखिरी 10 रातों की अहमियत है ना, नेकी के एतबार से, जिसका तذकरा सूरह कदर में आता है कि तुम्हें क्या पता कि वमा अदराका मा लैलतुल कदर, लैलतुल कदर खैरु मिन अल्फ शहर, कि वो तो 1,000 महीने से बेहतर है। बिल्कुल इसी तरह दिन के एतबार से ज़िलहज के पहले 10 दिन अहम है। दोहरा देती हैं अपनी बात को कि जिस तरह रातों में फजीलत रमज़ान की आखिरी 10 रातों की है, इसी तरह दिन यानी डे टाइम जिसको आप कहेंगे वो कौन सा है, वो ज़िलहज के 10 दिन है। इसी को अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की अहादीस की रोशनी में अगर देखें तो इन दिनों में आपने फरमाया कि बंदे ने जो भी नेक काम किए वो अल्लाह ताला को सबसे ज़्यादा महबूब है। हत्ता के फरमाया कि जिहाद फी सबीलिल्लाह भी इतना पसंदीदा नहीं सिवाय इसके कि इस जिहाद के उस दिन बंदा शहीद हो जाए। उससे भी ज़्यादा अल्लाह ताला को इन 10 दिनों में की हुई नेकियाँ बंदे की प्यारी लगती है। ये सही बुखारी की रिवायत का खुलासा है। हम में से कितने लोग इससे आगाह हैं? आज आप देखिए कि डे सेलिब्रेशन के नाम पे हमने कुछ रातों को रखा हुआ है। 15 शाबान आती है तो हम उस रात को सिर्फ इबादत करते हैं और 14 और 13 को भूल जाते हैं कि वही रब आज भी है जिसके लिए हमने 15 को इबादत की। फिर इसी तरह रजब का महीना आता है तो हम कोई इबादत कर लेते हैं। लेकिन मुझे लगता है कि हमारे कल्चर में, जिसको इंडो पाक कल्चर आप कह सकते हैं, ज़िलहज के शुरू के जो 10 दिन हैं उसकी अहमियत जो है वो ज़्यादा मालूम नहीं है। तो इन दिनों में करने के जो काम हैं उसमें सबसे पहली चीज़ तो ये है कि जब ये चांद अभी ना दिखा हो, अभी ज़िलहज का महीना शुरू होने वाला है, चांद देखने से पहले अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि अपने बाल, फालतू बाल जो होते हैं, बाल नहीं काटने चाहिए, इवन सर के बाल भी नहीं काटने चाहिए। क्यों? कि इस महीने में कुर्बानी की जाती है। तो रिवायात में आता है कि किसी के पास कुर्बानी की ताकत ही नहीं होती। बाज़ दफ़ा एक सहाबी आए और उन्होंने आपसे इस ख्वाहिश का इज़हार किया कि अल्लाह के नबी मेरे पास तो कुछ पैसे ही नहीं है कि मैं कुर्बानी करूं। तो आपने उसको कहा कि तुम अपने नाखून छोड़ दो। इसी तरह भी ये नाखून भी नहीं काटने चाहिए, चांद देखने से पहले पहले काट ले, जो ही चांद दिख जाए फिर उसके बाद बाल और नाखून ना काटे। कब काटे? 10 ज़िलहज को ईद की नमाज़ पढ़ने के बाद काटें। तो अल्लाह ताला अपनी रहमत से इस बंदे को कुर्बानी का अजर भी दे सकता है। फिर इसी तरह इस महीने के इन दिनों में जो काम करने के हैं वो है रोज़े रखने। पहले 9 दिन यानी 10 का तो दिन ईद का दिन होता है, आपने फरमाया कि पहले दिन से लेकर 9 तारीख तक रोज़े रखे जाएं, जिसमें शुरू के जो दिन हैं यानी पहले 8 दिन जो हैं, हर एक रोज़ा जो है वो 1 साल के गुनाहों की माफ़ी का ज़रिया बन जाता है। और 9 का रोज़ा, जिसको हज के दिन का रोज़ा आप कह सकते हैं, ये 2 साल के गुनाहों की माफ़ी है। एक गुजरा हुआ साल पास्ट का और एक फ्यूचर का आने वाला साल। हम में से कितने लोग हैं जो गुनाहों की आग जलाते रहते हैं लेकिन उसको माफ़ नहीं करवा पाते अल्लाह ताला से? तो ये रोज़े इंसान के लिए फजीलत के हैं। जो लोग हज करने गए हैं वो ये रोज़े नहीं रखेंगे, लेकिन जो लोग नहीं जा सके, घर रह के अपनी नेकी को पूरा करना चाहें, तो वो ये करेंगे। फिर इसी तरह इन दिनों में जो काम करने के हैं वो है तकबीरात कहना। नबी सल्लल्लाहु अलैहि वसल्लम से ये चीज़ साबित है, सहाबे कराम भी ये काम करते थे और बाज़ारों में निकल जाते थे और ऊंची ऊंची आवाज़ से अल्लाह अकबर अल्लाह अकबर, यानी इसमें मुख्तलिफ अल्फाज के फ़र्क के साथ खूबसूरत तकबीरात है। इस टॉपिक पे एक पूरा दर्स मौजूद है जिसको ज़िलहज के नाम से हमने किया हुआ है, बरकत वाले दिन उसका टॉपिक है। वेबसाइट पे भी मौजूद है लब्बैक अल्लाहुम्मा लब्बैक की सीरीज़ के अंदर। तो कोई इसकी मज़ीद तफसीलात के ज़िलहज के महीने में क्या काम करने चाहिए सुनना चाहे तो वहाँ सुन सकता है। ख़ास तौर पे जब ये महीना आने वाला होता है रमज़ान के फ़ौरन बाद, आप देखते हैं कि 1 माह ही गुजरता है तो उसके बाद से हज की तैयारियाँ शुरू हो जाती हैं। तो मैं आपको रिकमेंड करूँगी कि जब भी वो दिन करीब हों तो आप लोग इसको एक दफ़ा सुन लें, ताकि बहुत सारी नेकियाँ जो हमें नहीं मालूम होती उससे भी अपने आप को महरूम ना कर सकें। असल बात चाहिए, जब हम अल्लाह के दीन से रहनुमाई लेते हैं ना तो हमें उससे फिर वो नेकियां करने का मौका मिलता है जो वाकई कुरान और सुन्नत से है। यहाँ हम सिर्फ तफसीर तक ही रहेंगे, अगली आयत को देखेंगे। फरमाए व शफ़ वल वतर, शफ़ की कसम और वतर की कसम, ये दो चीज़ें क्या हैं? इसको देखिएगा, शफा का लफ्ज होता है शीन फा आइन से है, और वतर कहते हैं एक को, ताक और जुफ्त। इंग्लिश में दो लफ्ज होते हैं गिनती में, इवन एंड ऑड, सुना भाई, इवन नंबर्स एंड ऑड नंबर्स, जैसे एक, तीन, पाँच, सात, ये कौन से होते हैं? ऑड मल्टीपल्स होते हैं, जिसको मुफरत बोलते हैं गालिबन उर्दू में। और दो, चार, छः, आठ, दस के जो फिगर्स होते हैं ना, वो जुफ्त कहलाते हैं। यहाँ वशफ़ी वल वतर से क्या मुराद है? नर और मादा की बात की गई, यानी शफा का इत्तलाक उन चीज़ों पर होता है जिनमें नर और मादा की तमीज़ नहीं होती, यानी मेल और फीमेल से इसका ताल्लुक नहीं होता। और शफा कहते हैं एक चीज़ को दूसरी चीज़ से मिला देना, ये इस तरीके से होता है, जैसे उर्दू में एक लफ्ज़ है शिफात करना, फलां उसकी सिफारिश करेगा, वो भी ऐसे ही है। एक शख्स अकेला था, वो अपना काम नहीं कर सका, दूसरा शख्स आया और उसके साथ मिला, उसकी सिफारिश की और काम हो गया। या ऐसे जैसे आपके सॉक्स है ना, तो एक पाँव आपके पास होगा तो दूसरा नहीं है तो आप नहीं पहन सकते ना, लेकिन जब दूसरा पाँव मिल जाता है तो आप पहन लेते हैं। तो शफ क्या कहते हैं? एक अकेली चीज़ को दूसरी ने मिला दिया, ठीक है, और जिस चीज़ का पेयर ना हो उसको वतर कहते हैं। इसी से लफ्ज वितर है जो नमाज में हम पढ़ते हैं, और वितर एक ही होता है ऑड के मानों में। तो वितर की बेहतरीन मिसाल तो खुद अल्लाह ताला की ज़ात है, और नमाज़ों में इसकी मिसाल नमाज मगरब के फ़र्ज़ हैं, और इशा के आखिर में जो वितर की नमाज है उसको वितर इसीलिए कहा जाता है कि वो जितने भी पढ़े जाएं, एक, तीन, पाँच, सात, नौ तक, ग्यारह, वो एक ही रहते हैं, यानी दो उसके साथ मिलते जाते हैं। ये नहीं कभी हुआ कि आप चार वितर पढ़ लें या छः वितर पढ़ लें। तो यहाँ अल्लाह ताला ने ऑड और इवन की कसम खा के बता दिया कि गिनती सारी की सारी मेरी है। वन भी अल्लाह का है तो टू भी अल्लाह का है, थ्री भी अल्लाह का है तो फोर भी अल्लाह का है। ये एक सिंपल समानी है, लेकिन इसके अंदर बहुत और दूसरी चीज़ों को भी अल्लाह ताला ने हमारे सामने रखा। और वो क्या है कि बाज़ दफ़ा कुछ काम ऐसे होते हैं जो इंसान कर नहीं पाता, तो वो उसको दूसरे दिन पूरा कर ले। मसलन आप देखिए कि जैसे यहाँ ज़िलहज की बात हुई तो 10 रातें हैं ना, लेकिन अगर आप इससे पीछे जाएं रोज़े देखें तो वो सिर्फ 9 दिन के हैं। यानी इसके अंदर अल्लाह ताला ने बहुत सारी चीज़ों की खबर दे के बता दिया कि जो बंदा जिस तरह की भी नेकी करेगा उसको इससे मौका मिलेगा, फ़ायदा हासिल होगा, वो कर लेगा। सिर्फ इस एक आयत वशफ़ी वल वतर की तफसीर में 36 डिफरेंट अकवाल मिलते हैं, 36 मुख्तलिफ तफसीरें इसकी हैं कि इससे मुराद एक है, क्या है क्या है। लेकिन मैं इस डेप्थ में आपको नहीं लेके जाऊंगी, बस ये समझ लें कि वतर से मुराद अल्लाह की ज़ात है, वो एक है, अकेला है, और शफ से मुराद मखलूक है। यानी अल्लाह ताला ने खालिक और मखलूक का मामला हमारे सामने रख दिया कि देखो ये दिन जो आएंगे इनकी कदर करना, और इसके अंदर जो नेकियां करने वाली हैं उसको रख करना, इसके रोज़े रखना। 9 ज़िलहज हज का है और 10 ज़िलहज को कुर्बानी का मौका है। फिर आप देखिए कि इसमें कुर्बानी की जाती है, ये भी एक अजीबोगरीब सुन्नत है जिसको अक्ल से तो डिफ़ाइन किया ही नहीं जा सकता। हज़रत इब्राहीम अलैहिस्सलाम ने अपने बेटे को अल्लाह के हुक्म पर कुर्बान करने के लिए तैयारी कर ली थी, ये अल्लाह की बात है कि अल्लाह ताला ने उनको बचा लिया। तो अल्लाह की ज़ात ये सब कुछ करके कहती है कि वल्लैली इज़ा यसर, और रात की कसम जबकि वो गुजर जाए। रात गुजर जाने से क्या मुराद है कि रात चलती है। कभी आप सोचें, आप कहेंगे कि हम क्या बातें कर रहे हैं, इन बातों से हमें क्या फ़ायदा है, लेकिन इन चीज़ों पर गौर करते हुए हमें कायनात पे, यूनिवर्स पे गौर करने का मौका मिलता है। आप सोचिए कि आप बैठे होते हैं, पूरा दिन था, कुछ घंटे गुजरते हैं तो शाम होने लगती है, फिर थोड़ी और स्याही छाती है, और फिर बिल्कुल आधी रात होती है। ये कौन कर रहा है, ये कैसे हो रहा है, ये कौन सा पहिया जो घूम रहा है और घूम रहा है और चलते जा रही है, चलती जा रही है। अल्लाह ताला हमें एहसास दिला रहा है कि देखो ये कायनात ऐसी नहीं हो रही, फजर का वक्त है कहाँ रात पे बात पहुँच गई, सुबह हुई, शाम हुई, फिर रोज़ नए सिरे से ये काम हो रहा है। क्या तुम अपने आप को खुद मुख्तार समझते हो, कोई और तुम्हारे काम कर रहा है या खुद ही हो रहे हैं? आज कुछ लोग एथियस्ट बनते हैं, कहते हैं हम नहीं मानते खुदा को। फिर आप उनसे पूछा करें, ये बताएं कि दिन को रात में कौन बदल रहा है, रात को दिन में कौन बदलता है? ये अल्लाह की शान है, अल्लाह अपनी तौहीद की निशानियाँ दे रहा है। और लफ्ज़ जो यसर है ना, सरा यसरी से है, रात के वक्त चलने को कहते हैं, रात को सैर करना, जो लफ्ज सैर है ना वो भी इसी से ही है। सूरत बनी इसराइल के शुरू में आता है सुभान अल्लज़ी असरा बि अब्दिही, तो असरा का लफ्ज़ भी इसी से है। इसी तरह रात को सफ़र करने वाली छोटी जमात जो होती है उसको भी यसरा कहते हैं, रात का सैर करना। اس سے مراد کیا ہے کہ اللہ تعالیٰ رات کو جو چلاتا ہے. بعض نے کہا کہ وہ اللیل اذا یسر سے اللہ کے نبی کے معراج کا سفر ثابت ہوتا ہے, حالانکہ دیکھا جائے تو رات کا اپنا سفر ہے. اللہ تعالیٰ بتا رہے ہیں کہ دیکھو رات چپکے سے گزر جاتی ہے, آئی اور چلی گئی. اور خاص طور پہ ناروے کی راتیں, گرمیوں کی راتیں ہاں آتی ہیں اور ایسے لگتا ہے کہ ابھی رات شروع بھی نہیں ہوئی اور ختم ہو جاتی ہے. اسی سے اردو میں ایک لفظ ہم بولتے ہیں سرایت کرنا, وہی لفظ سارا اسی سے ہے. اللہ تعالیٰ اصل میں بتا رہا ہے کہ اگر تمہاری زندگی میں کوئی مشکل آ گئی ہے تو غم نہ کرو, جیسے چپکے سے یہ آئی ہے ایسی چپکے سے نکل بھی جائے گی. یہ زندگی کا کھیل ہے. آپ کو پتہ ہے کہ یہ جو یونیورس ہے نا, یہ ہمیں بہت کچھ سکھا رہی ہے. رات کا دن میں بدلنا کیا سکھاتا ہے؟ کہ غم ہمیشہ غم نہیں رہیں گے. جیسے ہر رات کے بعد خوشی آتی ہے نا, اس طرح تمہاری زندگی میں بھی غم کے بعد خوشی آئے گی. جب رات آتی ہے ایسے لگتا ہے یہ کبھی نہیں چھٹے گی. اسی طرح جب زندگی میں کوئی غم آتا ہے نا, ایسے لگتا ہے وقت تھم گیا, ایسی خاموشی لگتی ہے کہ بس اب تو کبھی حالات نہیں بدلیں گے. لیکن آپ دیکھتے ہیں کہ جتنی رات گہری ہوتی ہے اتنی ہی روشنی زیادہ بڑھتی ہے, اتنی زیادہ جلدی پھر خوبصورت صبح آتی ہے. تو زندگی میں کبھی غم نہیں کرنا چاہیے. غور کرو کہ دیکھو اللہ تعالیٰ نے یہ سب کیوں بنایا, یہ رات اور دن کا یہ سارا نظام کس لیے چل رہا ہے, کیا تم اس کو غور نہیں کرتے؟ کہا حل فی ذالک قسم لذی حجر, ان باتوں میں عقل والوں کے لیے ضرور ایک بھاری قسم ہے. کن باتوں میں؟ اس رات اور دن کے آنے جانے میں, اس کائنات کے نظام کو دیکھو, تمہیں اس میں پتہ چلے گا کہ یہ سب کچھ خود نہیں ہو رہا, یہ اللہ کر رہا ہے, یہ اللہ کی ذات ہے جس نے اس کائنات کو رکھا ہوا ہے. تم خود نہیں چلا سکتے. تم یہ سوچو کہ اللہ تعالیٰ کے بغیر یہ سب کچھ ہو جائے گا, پتہ نہیں ہل سکتا. آج بھی میں جب آ رہی تھی تو راستے میں اتنے خوبصورت درخت اور اتنے بڑے, تو میں کہہ رہی تھی اپنے ساتھ جو تھے ان کو, میں نے کہا کہ دیکھیں صرف ایک درخت کا وجود جو ہے نا, یہ لوگوں کو اللہ تعالیٰ کی یاد دلا سکتا ہے. کیسے یہ درخت قائم ہوا ہے؟ آپ سوچیں ایک پتلا سا ڈنٹھل ہے اور اس کے اوپر اتنا بڑا جھاڑ. اب آپ کہیں نہیں اس میں شاخیں ہیں, اس میں روٹس ہیں, اس میں تنا ہے, کس نے بنایا؟ یہ ہو سکتا ہے ہم میں سے کوئی اس طرح سیدھا کر سکتا ہے؟ پھر آپ نے یہ گھر بنایا ہوا, یہ 10 سال بعد بھی اتنا ہی ہوگا, یہ بڑا نہیں ہو جائے گا, یہ چھوٹا نہیں ہوگا. لیکن آپ دیکھیں ایک چھوٹا سا پودا نکلتا ہے اور اس میں سے اتنا مضبوط درخت نکلتا ہے. غور کیا کریں جب باہر جاتے ہیں نا, تو غور کیا کریں, سیر کے لیے جائیں, گھومنے پھرنے جائیں, تو دیکھا کریں کہ اللہ تعالیٰ کی ذات جو ہے وہ ہمیں کیسے یہ سارا کچھ کر کے دکھاتی ہے. پھر یہاں دیکھیں ذی ہجر کا لفظ آیا نا آیت کے آخر میں. ہجر کا لفظ ہے نا حجر سے ہے, پتھر کو کہتے ہیں, ٹھوس چیز کو, سخت چیز کو, آڑ کو. یہاں عقل کے لیے یہ لفظ آیا ہے. کیوں؟ کیونکہ عقل بھی انسان کو روک دیتی ہے نقصان دہ چیزوں کے قریب جانے سے. یعنی جو عقل مند ہوتا ہے نا, وہ کبھی کسی ایسی چیز کی طرف نہیں جاتا جس سے بعد میں اس کو مشکل ہو. تو پتھر کا آنا رکاوٹ ہوتا ہے, سمبل ہے. اس طرح ہمارا دل بہت کچھ چاہتا ہے. بس آپ دیکھیے کہ بعض دفعہ ینگ ایج میں کیا دل چاہتا ہے, ہمارا جو دل چاہتا ہے بس وہ ہو جائے. ہم جو اپنے ایک پیرنٹس کو کہیں وہ مان جائیں, امی کو ہم کہیں ہمیں رات کو گھومنے جانا ہے کہ چلی جاؤ. لڑکوں کا دل چاہتا ہے گاڑی مل جائے, سیل فون مل جائے. دل چاہتا ہے خواہشات خواہشات خواہشات. عقل جو ہے اس کے آگے رکاوٹ بنتی ہے کہ نہیں ابھی سٹاپ سٹاپ ہیئر, ابھی یہ وقت نہیں ہے, ابھی تمہاری لمیٹیشن نہیں ہے, ابھی تمہیں ادھر رکنا ہے. تو اصل بات یہ کہ عقل کو جب ہم مضبوط کرتے ہیں نا, تو پھر واقعی انسان غلط کام کرنے سے پہلے رک جاتا ہے. اور جو بے وقوف ہوتے ہیں نا, وہ غلط کام کر کے رکتے ہیں. مثال دوں گی کہ کوئی گاڑی چلا رہا ہے نا, تو سامنے آپ کو ایک بہت بڑا گڈھا دکھ رہا ہے یا ایک بہت بڑی رکاوٹ دکھ رہی ہے. عقل مند کون ہے کہ اس سے پہلے ہی بریک لگا لے کہ اس گڑھے میں نہ ہی گرے. اور اگر وہ بے وقوف ہے نا, نہیں رکے گا, تو وہ ایک جھٹکے کے ساتھ جا کے اس گڈھے میں گر کے رکے گا. گاڑی رکنی پھر بھی تھی. یہی ہماری خواہشات کے ساتھ ہوتا ہے. ہم خواہشوں کی گاڑی میں جب بیٹھے ہوتے ہیں نا, تو بجائے اس کے کہ اس تکلیف دہ چیز میں کود پڑے, پیرنٹس کو تنگ کریں, مجبور کریں, نہیں آپ کو نہیں پتا ہمیں پتا ہے, جو میں کہتی ہوں کرنے دیں, جو میری پسند ہے وہ کرنے دیں. بعض بچے کہتے ہیں ہمیں پیسے زیادہ دے دیں, ہم یہ کریں گے وہ کریں گے. کہ نہیں, عقل کی سنو اور رکاوٹ بن کے ختم کر دو اس چیز کو. اور دیکھا جائے تو عقل ہی ہے جو انسان سے پھر کئی ایسے کام کرواتی ہے کہ جس کو انسان کا دل نہیں بھی مانتا. بس اب دیکھیے کہ سارا دن روزہ رکھ کے بھوکا رہنے کو کس کا دل چاہے گا؟ عقل تو آپ کو کبھی نہیں مانے گی. اگر آپ عقل سے پوچھیں نا کہ کیا روزہ رکھنا چاہیے, وہ کہے گی نہیں یہ ظلم ہے, دیکھو تم بھوکے رہو گے, تمہیں سر میں درد شروع ہو جائے گا, اسٹمک ایک شروع ہو جائے گا. کسی بھی غیر مسلم سے پوچھے وہ کہیں گے یہ تو بڑا ظلم ہے جو مسلم روزے رکھتے ہیں. لیکن آپ اگر عقل کی اس بات کو لوگوں کی اس بات سے پیچھے لے کے جائیں تو آپ کو پتہ چلے گا کہ نہیں، ہر برتن ہر وقت بھرا رہے تو وہ ٹھیک نہیں ہوتا، کچھ دیر خالی رکھو، سٹمک میں جب کھانا ہوگا تو ہر وقت ہی وہ بھرا رہے گا تو صحیح نہیں رہے گا. روزے کی حالت میں یہ اس تھوڑا فائدہ کی چیز ہے کہ اس کو خالی کیا جائے، پھر سیلف کنٹرول آئے گا. تو آپ دیکھیں کہ ہر جگہ عقل صحیح بھی نہیں بتاتی. ایک شعر بھی ہے نا کہ بے خطر کود پڑا آتش نمرود میں عشق، عقل ہے محو لبے جوئے بام ابھی. کچھ اسی طرح کا شعر ہے کہ جب حضرت ابراہیم علیہ السلام کو لوگوں نے آگ میں ڈالنے کی کوشش کی تھی نا تو کود پڑے. تو اس پہ علامہ اقبال کہتے ہیں کہ عقل سے اگر ابراہیم علیہ السلام پوچھتے نا کہ اس آگ میں کودوں کہ نہ کودوں تو عقل کہتی نہیں نہیں نہیں گر جاؤ گے مر جاؤ گے نہ چاہو، لیکن ان کا دل آ گیا تھا نا، ان کو پتہ تھا کہ یہ اللہ کے راستے کی چیز ہے تو لہٰذا میں اس میں گر بھی جاؤں گا تو اللہ مجھے بچائے گا. اور اللہ تعالیٰ نے کیا کیا، قلنا یا نار کونی بردم و سلامن، ہم نے کہا ہے آگ ٹھنڈی ہو جا اور سلامتی والی ہو جا ابراہیم علیہ السلام پہ. تو لہٰذا اللہ تعالیٰ کہہ رہے ہیں عقل والے غور کریں گے. اسی طرح آپ دیکھیے کہ ہجر گود کو بھی کہتے ہیں، پیچھے ہم پڑھ چکے سورۃ نساء میں حجور کا لفظ آتا ہے، اسی طرح حجر اسود کا نام آپ نے سنا ہوگا، اس کو بھی کہتے ہیں جہاں پتھر یعنی رکھا ہوا ہے حرم کے اندر. تو بہرحال اصحاب ہجر جو ہیں وہ قوم سمود کا بھی دوسرا نام ہے. تو ساری باتوں کا جو خلاصہ ہے وہ کیا ہے کہ جس بندے کو کائنات پہ غور کرنے کی توفیق مل گئی پھر وہ مان جائے گا کہ اللہ ہے، پھر وہ یہ کبھی نہیں کہے گا کہ اللہ کے سوا کسی اور کو پوجوں کسی اور کی بات مانوں اور یہ دنیا خود ہی چل رہی ہے. اب آگے اللہ تعالیٰ شعور کو بیدار کرنے کے لیے کچھ سوال پوچھتے ہیں. الم تارا، کیا تم نے نہیں دیکھا، کیف فعل ربک بعاد، کیا کیا اللہ نے قوم عاد کے ساتھ، کون تھے قوم عاد، ارم ذات العماد، بہت بڑے بڑے ستونوں والی قوم تھی، کیسے تھے، التی لم یخلق مثلها فی البلاد، یہ وہ لوگ تھے جن جیسی کوئی قوم دنیا میں ہوئی ہی نہیں. یہ کون تھی، پیچھے بہت دفعہ پڑھ چکے لیکن اب چونکہ قرآن پاک تکمیل کی طرف ہے تو اس کا تھوڑا سا ذکر کر دوں. قوم عاد جو تھے یہ بہت شروع کے دور میں دنیا میں آئے، حضرت ہود علیہ السلام ان کی طرف نبی بنا کر بھیجے گئے تھے، ارم بن سام بن نوح کی اولاد میں سے تھے. ان کا کام کیا تھا کہ بہت بڑی بڑی بلڈنگز بناتے تھے، جیسے میموریلز ہوتا ہے نا ایک لفظ، کہ یادگاریں قائم کرتے تھے، اور کہتے کہ اپنے آپ کو اتنا یعنی محفوظ سمجھتے تھے ان بڑی بلڈنگوں کی وجہ سے کہ یہ بلڈنگیں نہ ہمیں یہاں سے ہلا سکتی ہیں اور نہ یہاں سے روک سکتی ہیں. لیکن سرکش تھے، حضرت ہود علیہ السلام کی نافرمانی کی شرک کا شکار ہوئے تو اللہ تعالیٰ نے ان کے اوپر ایک ہوا بھیجی تھی. نبی صلی اللہ علیہ وسلم نے فرمایا صرف اتنی ہوا، جیسے ہاتھ سے اپنے کر کے دکھایا کہ ایک چھلا ایک ہول جو ہوتا ہے نا اس کے اندر سے جتنی ہوا گزرتی ہے نا اتنی ہوا ان کے اوپر گزری تھی، اور اس کی وجہ سے ان کے وہ گھر اپنی بنیادوں سے ہل کے بالکل نیست و نابود ہو گئے تھے. جیسے تھنڈر سٹورم کہہ لیں، ہریکین کہہ لیں، طوفان کہہ لیں، گرداب ان پہ ایسے آئے کہ یہ اپنی جگہ سے ختم کر دیے گئے. اللہ تعالیٰ کہہ رہے ہیں سوچو یہ کل تک کیا تھے، کتنے بڑے تھے، ارم، اور یہ ارم قوم عاد کے یعنی دادا کا نام تھا جس کی وجہ سے ان کو ارم ازات علمات کہا جاتا ہے، اور مکہ والے ان کو جانتے تھے. آج آپ دیکھیں کہ دنیا میں جب ہم کوئی بھی کہیں تباہی ہوتی ہوئی دیکھتے ہیں تو اس وقت ہمیں بھی اس چیز کا یقین آتا ہے نا کہ دیکھو کہ کیسے یہ چیزیں ختم ہو جاتی ہیں. مجھے یاد آ رہا ہے کہ 2-3 سال پہلے ہیوسٹن میں ایک بہت بڑا ہریکین آنے کی خبر تھی اور پورا شہر آلموسٹ خالی ہو گیا تھا، لوگ دوسرے شہروں میں نکل گئے، روڈز بلاک ہو گئیں، بہت کچھ ہوا، گروسری سٹورز میں سے گروسری ختم، گیس اسٹیشنز میں گیس نہیں، پیٹرول نہیں، کچھ نہیں ہے. بالکل ایسے لگتا تھا کہ جیسے پورے شہر میں ایک ہو کا عالم ہے کہ انسان جہاں رہتے ہی نہیں ہیں. اور پھر ہوائیں چلیں اور اتنا نقصان نہیں ہوا جو ہونے کا امید تھی، اللہ تعالیٰ نے وہاں رہنے والوں کو بھی بچا دیا. لیکن ایسے وقتوں میں بندہ سوچتا ہے کہ کوئی روک لے. آپ دیکھیے کہ جو لوگ دنیا میں کتنے ترقی یافتہ ہیں نا، آج الحمدللہ کتنی ترقی کر چکے، اس کے باوجود وہ بے بس ہو جاتے ہیں. وہ یہ نہیں کر سکتے کہ آتے ہوئے طوفان کو روک لیں. وہ 2-2 منٹ کی خبریں دیں گے ٹی وی چینلز پہ، اب یہاں ہو رہا ہے، اب یہاں آ گیا، اب طوفان کا رخ ادھر ہے، اب یہ ہوگا، اتنا نقصان ہوگا، اتنی اس کی انٹینسٹی، لیکن روک نہیں سکتے. یہ ہے اس میں پیغام کہ دیکھو قوم عاد کو کس نے پکڑا. وَثَمُودَ الَّذِينَ جَابُوا الصَّخْرَ بِالْوَادِ، اس کے بعد جو اگلی قوم آئی وہ سمود کی تھی. قوم سمود حضرت صالح علیہ السلام کی قوم تھی، ان کو عاد ثانی بھی کہتے ہیں، پتھروں کو تراشتے تھے. पहाड़ों के अंदर अपने मकान तो क्या घर बना लेते थे, आपको एक प्रेजेंटेशन दिखाएंगे इंशाल्लाह ताला, इनके घर हैं, यानी हैरान रह जाती अकल। कार्विंग करते थे, जैसे इनग्रेव करते हैं ना लोग चीज़ों को, तो ये पत्थरों के अंदर अपने नाखूनों पे आता है कि इनके नाखून इतने सख्त है जैसे पीतल के होते हैं, खुरच खुरच के अपने घर बना लेते थे। इनकी ज़िंदगियाँ दो दो तीन तीन चार 400 साल होती थी। तो ये जो मिट्टी चूने के जो घर है ना, इन घरों को वो बनाते भी तो इनकी ज़िंदगी में गिर जाते। तो अल्लाह ताला ने इनको एक ख़ास खूबी दी, और वो क्या था कि जब सखर बिलवाद, वादियों में चले जाते और पहाड़ों को तराशते। ऐसे के पीछे अल्लाह ताला ने फितरत की निशानियां बताई थी ना, किस रात और दिन और सूरज चांद। अब अल्लाह ताला यहाँ तारीख की कहानियां दिखा रहे हैं कि देखो जिन कौमों ने अल्लाह के हुक्मों को नहीं माना उनका हाल क्या हुआ, कि अल्लाह ताला ने उनको इतनी कुव्वतों के बावजूद इतना कुछ उनको दिया था लेकिन नीस्तो नाबूद कर दिया, कुछ भी उनके हाथ में नहीं बचा। और ये वो कौमें थी जिसको आज आप ये कह सकते हैं कि अपने दौर की सुपर पावर्स थी। आज भी तो हम सुनते हैं ना कि फ़लां मुल्क बहुत तरक्की याफ्ता है, फ़लां बहुत सुपर पावर है, बड़ी ताकत है, लेकिन आप देखिए कि जब अल्लाह का हुक्म आता है तो बड़ी बड़ी ताकतें धरी की धरी रह जाती हैं। अल्लाह ताला ने कौमें समूद जो थी इनको अजाब कैसे दिया था, इन पे जलजला आया था और एक ज़ोर की चीख मारी थी फरिश्ते ने, जिसकी वजह से इनके कलेजे जो थे वो बाहर आ गए थे, खौफ की वजह से ज़मीन भी हिली और इनके मकान पहाड़ के बोझ की वजह से खंडर बन गए और पूरी कौम तबाह हो गई। आज हम इस चीज़ को महसूस नहीं करते ना, दुनिया में सिर्फ एक हिस्से में कभी भी कोई जलजला आ जाए या कोई तूफान आ जाता है तो उसकी दुनिया में कवरेज होती है ना, उस दौर में इस तरह की कवरेज नहीं थी। लेकिन अल्लाह ताला ने ऐसी कौमों को मिसालें बनाकर सामने रख दिया कि देखो जो कौमें अल्लाह की बात नहीं मानती फिर उनका हाल यही होता है। और अल्लाह ताला में दिखा रहा है, तसव्वुर की आंख से देखो, अलम तारा, क्या नहीं तुमने देखा, तसव्वुर से देखो, दिल की आंखों से देखो, कि समझ के साथ देखो, गौर करो कि कहाँ गई वो पिछली कौमें। इसी तरह अगर आज के लोग अल्लाह के हुक्म नहीं मान रहे तो मत समझो कि ये हमेशा बाकी रहेंगे, एक वक्त आएगा ये भी ना रहेंगे। फिर तीसरी सरकश कौम व फिरौन ज़िल औताद, और फिरौन जो बड़े बड़े मेखों वाला था, अल्लज़ीन तगौ फिल बिलाद, जिन्होंने शहरों के अंदर बहुत सरकशी फैलाई हुई थी, फ़क सरुफी हल फसाद, और उन्होंने बहुत ज़्यादा उसमें फसाद फैलाया। नतीजा क्या हुआ, फसब अलैहिम रब्बुका सौता अजाब, तो बस अल्लाह ने इन पर अजाब का कोड़ा बरसा दिया। यहाँ तक आप देखिए फिरौन की बात है, फिरौन के लफ्ज़ से सब लोग आगाह हैं। फिरौन कोई एक शख्स नहीं था, ये एक टाइटल है, जैसे आज के दौर में प्रेसिडेंट, प्राइम मिनिस्टर, चीफ मिनिस्टर का लफ्ज़ है ना, तो ये मिस्र के इजिप्शियन रूलर्स का टाइटल था। बहुत सारे फिरौन गुजरे, हर दौर का एक फिरौन था, लेकिन यहाँ तذکرہ ہے موسیٰ علیہ السلام کے دور کے فرعون کی طرف کہ وہ اپنے آپ کو خدا کہتا تھا، یہاں اس کو ذل اوتاد کہا گیا، میخو والا۔ اس کی بہت ساری وجوہات ہیں، ایک وجہ اس کی یہ بتائی جاتی ہے، میخ کہتے کیل کو، جیسے نیلز ہوتے ہیں نا بڑے بڑے۔ بعض تو کہتے ہیں کہ اس کی فوج اتنی زیادہ تھی کہ جب کسی جگہ کھلی جگہوں میں جاتے تو اس خیمے گاڑنے کے لیے اتنے کیل لگاتے کہ پوری جگہ پہ کیل ہی کیل دکھے تھے، ایک یہ وجہ ہے۔ दूसरी ये कि फिरौन इतना सालिम था कि जब कोई इसकी बात नहीं मानता था ना तो ये लोगों के जिस्मों में कील ठुकवा देता था, उनको जैसे ज़मीन के साथ लगवा देना या दीवार के साथ तर्ज लगा देना आता है। फिर बाज़ कहते हैं कि इससे मुराद, मेखों से मुराद इसकी सल्तनत है, कितनी स्ट्रॉन्ग इसकी रूलरशिप थी। लेकिन आप देखिए कि जब अल्लाह ताला ने इसको पकड़ा तो क्या किया, समंदर में डाल दिया, समंदर ने भी इसकी लाश को निकाल के बाहर फेंक दिया। इतना मुतकब्बिर था, इतना गरूर करता था, लेकिन इसके कोई चीज़ काम ना सकी, क्योंकि अल्लज़ीन तगौ फिल बिलाद, जो सरकश बन के जिएगा उसका यही हाल होगा। इसी तरह ऐसे लोगों को अल्लाह ताला ने पकड़ के बता दिया कि देखो क़यामत तक अल्लाह का यही वादा है, जो भी गलत काम करेगा अल्लाह ताला उसको पकड़ेगा। आप देखिए तीन कौमों का तस्करा ना, कौम आद, समूद और कौम फिरौन, तीनों के अंदर एक बात कॉमन है और वो क्या कि ये तीनों आखिरत की मुनकर थी। कहते थे दुनिया में से जाने के बाद अब हमें वहाँ कुछ नहीं मिलेगा, कुछ मरना नहीं, कुछ जीना नहीं, मरे तो ख़त्म हो गए। अब जब ऐसे लोग होते हैं ना जिनको मरने के बाद दोबारा उठने का ख्याल नहीं होता तो वो बहुत सरकश होते हैं। आज भी अगर आप देखें नॉन मुस्लिम लोगों को देखें जो नहीं मानते कि मरने के बाद दोबारा उठना है, तो वो कहते हैं ऐश कर लो, दुनिया मौज की बात है, मस्ती की बात है। बल्कि अगर यंग बच्चियां जो जाती हैं स्कूलों कॉलेजों में, अब बच्चियों को देखते हैं हर काम कर रही हैं जो उनका दिल चाह रहा है, फिर कभी कभी उनका भी दिल करता है कि भाई हम क्यों नहीं कर सकते, वो तो हर गलत काम भी करके खुश हैं। उसकी वजह ये कि उनका ख्याल ये कि हमने सिर्फ इस दुनिया में रहना है। लेकिन मुसलमान और इस्लाम किस चीज़ का नाम है, किस सोच को प्रमोट करता है कि नहीं, हमने मरने के बाद जीना है, हमारी ये दुनिया जो है ना ये वक्ती दुनिया है, ये इतनी छोटी चीज़ है कि इसके बाद जब इंशाअल्लाह ताला अल्लाह के पास जाएंगे तो फिर वहाँ बात बनेगी। इसलिए कभी भी किसी दूसरे को देखकर ये नहीं सोच लेना चाहिए कि मेरा दीन बड़ा तंग है, मेरी ज़िंदगी बहुत मुश्किल है, और इस्लाम चूँकि बहुत ही इस तरह का दीन है और वो हमें मुश्किल में डालता है। अल्लाह ताला कह रहे हैं कि देखो अल्लज़ीना तगव फिल बिलाद, तगा तो यानी सरकशी उर्दू में भी आते हैं, बिलाद बलद से है, शहर को कहते हैं, और अल्लाह ने इन पर अजाब का कोड़ा बरसा दिया। कोड़ा कहते हैं वेप, ज़बरदस्त किस्म की तौजीह दी ना अल्लाह ताला ने कि जब भी किसी ऐसी कौम पे कोई पकड़ आती है तो ये असल में अल्लाह की आजमाइश होती है। दुनिया में भी आप देखिए कि जब बच्चे गलत काम करते हैं ना तो फिर बिलाखिर माँ बाप उनको मारते हैं, शुरू में प्यार प्यार से समझाते हैं, ऐसे ही अल्लाह ताला लोगों को गलत काम करने के बावजूद नहीं पकड़ते क्योंकि इनको मोहलत दी जाती है।